बसो बिहानी हाँसो फेरि प्रीति लाउँछौ कि लाउँदिनौ फुल फुल्यो बासना चल्यो फेरि माया आउँछौ कि आउँदिनौ बेसी ढाकी हाल्यो लहराले आजा एक बेसी ढाकी हाल्यो लहराले आजा मुख छोपी पछौरी लेकिन मान्छौ लाज पङ्ख खोली मुजुर नाचो मेरो गीत गाउँछु कि गाउँदिनु पङ्ख खोली मुजुर नाचो मेरो गीत गाउँछु कि गाउँदिनु पहरल शीतल दिने छहराको पानी गाई बछध पाई हिँड्न सुकुमारी नानी फुल टिपी माला त गाँसो मेरो आशिक पाउँछु कि पाउँदिनु फुल टिपी माला त गाँसो मेरो आशिक पाउँछु कि पाउँदिनु कुखुरा बस्यो बिहानी हाँसो फेरि प्रीति लाउँछु कि लाउँदिनु